अब क्या रे उठो ए मुटुली माया चोटे मात्र देऊ मलाई दैमा रोई रोई बाँच्नु परोस् म सधैँ माया गर्ने मुटु मरिसक्यो मेरो त माया गर्ने मुटु टोली मायाको मैदानमा अब कारे उठो देउ मलाई दैमा रोइ रोइ बाँच्नु परोस् म सधैँमा माया गर्ने उठो मरिसक्यो मेरो त माया गर्ने उठो टोली माया टोली मायाको मैदानमा अफकारी उठो टोली मायाको मैदानमा अफकारी उठो